من والدہ کا احسان و کرم ہے. اللہ تبارک و تعالی نے ہم سب کو دعوت و تبلیغ کے اس مبارک اجتماع میں آنے کی توفیق دی. اللہ تعالی ہم سب کے آنے کو قبول فرمائے. بزرگ بھائی اور دوستو, اللہ نے انسان کو چھوٹی سی زندگی دی, بلکہ اس امت ہی کو اللہ تعالیٰ نے بہت تھوڑا سا موقع دیا. رسول اللہ صلی اللہ علیہ وسلم کو دنیا میں تشریف لائے ہوئے 1500 سال ہو رہے ہیں. پچھلی امتوں میں ایک آدمی کی عمر ہی 1000 سال ہوتی تھی. اس امت کے پتہ نہیں کتنی نسلیں اس 1500 سال میں گزر گئی. تو امت ہی کو اللہ تعالیٰ نے بہت تھوڑا موقع دیا. حدیث پاک میں آتا ہے, اس امت اور پچھلی امتوں کی مثال دے کر اللہ کے رسول صلی اللہ علیہ وسلم نے سمجھایا کہ پچھلی امتوں اور اس امت کی مثال ایسی ہے, ایک آدمی کچھ تعمیری کام کرانا چاہتا تھا, اس نے چند مزدور بلائے, مزدوروں کو کام کرنے کا حکم دیا. چند گھنٹے مزدوروں نے کام کیا, کام کر کے تھک گئے اور کہنے لگے ہم سے شام تک کام نہیں ہوگا, ہم تو واپس جائیں. مالک مہربان تھا, اس نے چند گھنٹے کام کرنے والوں کو دن بھر کی جو مزدوری طے ہوئی تھی وہ مزدوری دے کر ان کو رخصت کر دیا. پھر کچھ اور آ گئے, انہوں نے کام کیا, چند گھنٹوں کے بعد انہوں نے بھی کام یہ چھوڑ دیا اور وہ بھی چلے گئے. تو اس طرح مزدور آتے رہے جاتے رہے, کام کسی نے پورا نہیں کیا, یہاں تک کہ عصر کا وقت ہو گیا. جیسے اب عصر کا وقت ہو گیا, عصر اور مغرب کے درمیان میں تھوڑا وقت رہتا ہے. تو اس امت کو اللہ تعالی نے موقع دیا, امت محمدیہ نے کام پورا کیا, اللہ جل شانہ نے ان کو دگنا اجر دیا. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا پچھلی امتوں کو کام کرنے کا لمبا وقت تھا, اس امت کو اللہ نے کام کرنے کا تھوڑا وقت دیا ہے, جیسے عصر اور مغرب کے درمیان کا تھوڑا وقت. رسول اللہ صلی اللہ علیہ وسلم نے اپنی یہ دو انگلیاں دکھا کر فرمایا انا وساعت کہا تئی, کہ میں اور قیامت ان دو انگلیوں کی طرح سے ہیں. جیسے یہ دو انگلیاں ملی ہوئی ہیں ایسے میں اور قیامت ملے ہوئے ہیں. میں آ گیا ہوں اور قیامت آنے والی ہے. اللہ نے زندگی کا بہت تھوڑا وقت دیا ہے, چھوٹی سی زندگی, پوری امت ہی کو تھوڑا وقت, پھر اس میں ہم سب کو اللہ نے اور بھی تھوڑا وقت دیا ہے, 60 سال 70 سال کی چھوٹی سی زندگی. اور یہ چھوٹی سی زندگی اللہ نے دنیا بنانے, دنیا جمانے, مال بڑھانے, اس کے لیے اللہ نے نہیں دی. کہ آدمی اپنی پوری دنیا, اپنی پوری زندگی دنیا کے پیچھے لگا کے چلے جائے. یہ چھوٹی سی زندگی اللہ نے آخرت بنانے کے لیے دی, کہ دنیا میں آئے ہیں تو آخرت بنائیں. پچھلے زمانے میں موت جی, آدمی بوڑھا ہوتا تھا, بیمار پڑتا تھا, سکرات کا عالم ہوتا تھا اور پھر وہ دنیا سے جاتا تھا. آج کے زمانے میں اچانک کی موتیں بڑھ گئی ہیں, لوگ اچانک دنیا سے جا رہے ہیں. کسی کا بھی انتقال ہو تو لوگ تعجب سے کہتے ہیں ارے کل ہی تو اچھے تھے, کل ہی تو ملے تھے, صبح بات ہوئی تھی, کیا ہو گیا اچانک چلے گئے. تو اچانک کی موتیں بڑھ گئی ہیں اور اچانک کی موتوں کا بڑھ جانا یہ قیامت کی نشانی ہے, یہ قیامت نزدیک آ رہی ہے. علماء نے قصہ لکھا ہے کہ حضرت یعقوب علیہ الصلوۃ والسلام کی حضرت عزرائیل علیہ الصلوۃ والسلام سے ملاقات ہوئی. حضرت یعقوب حضرت عزرائیل ملے. حضرت یعقوب نے حضرت عزرائیل علیہ الصلوۃ والسلام سے کہا آپ اچانک آ کر کہتے ہیں کہ چلو, اچانک کسی کو بلاوا آئے تو جانا مشکل ہو جاتا ہے, अगर आप आने से पहले बता दें तो हम भी जाने की तैयारी कर लेंगे और फिर जाना आसान हो जाएगा। तो आप आने से पहले जरा बता दिया करें। तो हजरत इब्राहिम अलैहिस्सलाम ने वादा किया, कहा कि ठीक है मैं आने से पहले बता दूंगा। एक जमाना गुजरा, एक जमाने के बाद हजरत याकूब अलैहिस्सलाम की जान लेने के लिए हजरत इब्राहिम आए। हजरत इब्राहिम से हजरत याकूब ने कहा भाई आपने वादा किया था कि आने से पहले बोल बता के आएंगे और आज बिना बोले बताए आप आ गए ले जाने के लिए। तो हजरत इब्राहिम अलैहिस्सलाम ने फरमाया अचानक नहीं आया हूं, बल्कि मैंने आपको इशारा दिया है, अलार्म बजाया है, सिग्नल दिया है और फिर उसके बाद आपको लेने के लिए आया हूं। पूछा हमें तो कोई इशारा नहीं मिला। तो हजरत इब्राहिम अलैहिस्सलाम ने पूछा आप जवान थे, सर के दाढ़ी के बाल बिल्कुल सियाह काले बाल थे, लेकिन आपने आईने में चेहरा देखा तो सर और दाढ़ी के काले बालों में एक सफेद बाल निकला था। निकला था? फरमाया कि हाँ निकला था। तो हजरत इब्राहिम ने फरमाई हमारी तरफ से पहला इशारा था कि जिंदगी की शाम होने लगी है और जैसे जैसे अंधेरा बढ़ता है वैसे वैसे उजाला बढ़ता है। आपने देखा थोड़ी देर पहले पूरे शामियाने में एक भी लाइट नहीं जल रहा था, अब सूरज डूबने के करीब आ गया तो माशाल्लाह पूरा शामियाना लाइटों से जगमगा गया। तो ऐसे ही जिंदगी का अंधेरा जैसे जैसे होने लगता है और जिंदगी का सूरज डूबने के करीब जैसे जैसे आता है वैसे वैसे सर और दाढ़ी के बाल सफेद हो जाते हैं। ये इशारा है कि जिंदगी की शाम हो रही है, बहुत जल्द अंधेरा होने वाला है। हजरत इब्राहिम ने पूछा आपके घर में पोता पैदा हुआ था? बेटे का बेटा, बेटी का बेटा पैदा हुआ, पोता पैदा हुआ? फरमाया कि हाँ पैदा हुआ। तो हजरत याकूब अलैहिस्सलाम से हजरत इब्राहिम ने फरमाई हमारी तरफ से दूसरा इशारा। पोते ने आके दादाजान से कहा कि दादाजान घर खाली कीजिए, कब तक आप ही रहेंगे जी, हमें भी तो जिंदगी गुजारना है, आप घर खाली करेंगे तो हम जिंदगी बसर करेंगे, आप ही यहां रह जाएंगे तो हम कहां जाएंगे। तो न्यू जेनरेशन, नई नस्ल ने ओल्ड जेनरेशन को इशारा दिया कि आपके जाने का वक्त करीब आ चुका है। पर मैं तीसरा इशारा, लास्ट एंड फाइनल सिग्नल, आखिरी इशारा फरमा, बुढ़ापा आ गया था। जब बुढ़ापा आ गया, कानों को साफ सुनाई नहीं देता, आंखों को साफ दिखाई नहीं देता जी, पैरों में लड़खड़ाहट, हाथों में लर्जा, बैठो तो उठा नहीं जाता, उठो तो बैठा नहीं जाता, बुढ़ापा आ गया था। पर मैं कहां आ गया था? तो हजरत इब्राहिम ने फरमाया ये आखिरी इशारा था कि अल्लाह की दी हुई ताकतें एक एक करके रुखसत हो रही हैं, मतलब ये है कि आपको बहुत जल्द पूरे तौर से रुखसत होना है। तो पिछले जमाने में हजरत इब्राहिम भी इशारा दे के आते थे, लेकिन अब नया दौर है। इस नए दौर में हजरत इब्राहिम भी अचानक आ रहे हैं और अचानक लेके जा रहे हैं। पहले से जिंदगी मुख्तसर थी, अब अचानक के मौतों ने जिंदगी को और भी मुख्तसर कर दिया है। तो बहुत छोटी जिंदगी है, इस छोटी सी जिंदगी में अपनी आखिरत बनाना है। दुनिया में इंसान दुनिया बनाने के लिए नहीं आया है, दुनिया में इंसान आखिरत बनाने के लिए आया है कि आखिरत बन जाए, जन्नत बन जाए। आखिरत और जन्नत कैसे बनेगी? अल्लाह जल्ले जलाला मन वालों ने बताया समझाया कि आखिरत जन्नत बनाने के लिए बस दो काम कर लो, बहुत ज्यादा करने की जरूरत नहीं है, बस दो काम जी। अल्लाह जल्ले जलाला मन वालों ने कुरान पाक में इरशाद फरमाया वह अम्मा मन खाफ मकाम रब्बी व नहा नफ्स अनिल हवा फइन्नल जन्नत हियल मअवा। अल्लाह ने फरमाया दो काम करो, बस दो काम। पहला काम, कल अल्लाह के सामने खड़े के जवाब देना है, इसका डर दिल में पैदा कर लो कि तुम आजाद नहीं हो, जिंदगी मनमानी की, मनचाही की, जीचाही की गुजारने के लिए दुनिया में नहीं आए हो, यहां जो कुछ करोगे लिखा जाएगा और उस सब का कल अल्लाह के पास हिसाब देना है। कि कल अल्लाह के सामने हिसाब देना है। ये आंखों का पर्दा जो खुलेगा और जिस पर नजर पड़ेगी उसका कल हिसाब देना है। ये जुबान जो खुलेगी और जो बोल जुबान से निकलेंगे उसका कल हिसाब देना है। ये कानों में जो आवाज दाखिल होगी, जो कुछ सुनोगे उसका कल हिसाब देना है। ये हाथ किसी पर उठते, ये कदम कहीं चले, एक एक चीज का हिसाब देना है। अल्लाह के प्यारे रसूल हजरत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम दुआ मांगते थे, फरमाते थे अल्लाहुम हासिबनी हिसाबन यसीरा, के अल्लाह मेरा हिसाब आसान कर दे, मेरा हिसाब आसान कर दे। अम्मा जान आयशा सिद्दीका रजी अल्लाह तआला ने पूछा, रसूलुल्लाह हिसाब आसान हो जाएगा क्या मतलब है? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मनबूकिशा उस जिबा, जिससे पूछताछ शुरू हो जाए, जांच पड़ताल शुरू हो जाए, सवाल जवाब शुरू हो जाए, तो फिर वो फंस जाएगा, बच नहीं पाएगा। घर में अम्मा ने 100 रुपए हाथ में दिए बच्चे के और सौदा लाने के लिए कहा कि 1 केजी टमाटर ले लेना, 1 केजी प्याज ले लेना, 5 रुपए की हरी मिर्ची ले लेना, 2 रुपए का धनिया ले लेना, 10-12 चीजें सुनाकर 100 रुपए हाथ में दे के भेजे। वो सौदा लेके वापस आया, हाथ में चिट्ठी है सौदे की, चिल्लर बचे हुए पैसे हैं और थैली में सौदा है। बच्चे ने लाकर थैली सामने रखी, दी वो चिल्लर पैसे और चिट्ठी अम्मा के हाथ में दी। अम्मा ने चिल्लर पैसे जेब में डाल लिए, चिट्ठी पर नजर डाली, उठा के फेंक दिया, 100 रुपए का हिसाब हो गया। ये 100 रुपए का हिसाब हो गया, एक नजर में खत्म हो गया। तो जिंदगी का ऐसा हिसाब हो जाए तो इसे कहते हैं हिसाब यसीर, कि अल्लाह भी हमारी जिंदगी के आमाल नामे पर नजर डाले, एक तरफ उठा के फेंक चुके हैं, भेजो उसको जन्नत में। जी हो गया हिसाब। अगर अम्मा ने पूछना शुरू किया, प्याज कितने की ली, 20 रुपए की प्याज क्यों ली, जरा सामने जाते तो 15 में मिलती थी, ये टमाटर इतने का क्यों लिया, टमाटर जो है और जरा सामने जाके देते तो इतना में मिलता था, ये 5 रुपए की हरी मिर्ची सिर्फ इतनी सी, ये 2 रुपए का धनिया कोथिमीर इतना था। उसने माँ ने पूछताछ शुरू कर दी तो 100 रुपए का हिसाब देना मुश्किल हो जाएगा। 100 रुपए का हिसाब देना मुश्किल हो जाएगा तो जरा सोच के देखे जिंदगी का हिसाब कैसे देंगे। अल्लाह ने अगर पूछ लिया कितना पानी पिया था जिंदगी में, दुनिया में कितना पानी पिया, और जो पानी पिया उसके बदले में सजदे कितने किए, कितना खाया था और जो खाया उसके बदले में सुभान अल्लाह कितनी पड़ी, अल्हम्दुलिल्लाह कितनी पड़ी, तो कौन जवाब दे सकेगा, किसके हाथ में, किसके लिए आसान है जवाब देना। इसलिए कहते हैं कि हिसाब यसीर हो जाए, अल्लाह वहां आसान हिसाब कर दे। वल्लाहु सरीउल हिसाब, अल्लाह ताला बहुत तेजी से हिसाब लेने वाले हैं। इसलिए कल वहां हिसाब देना है, कल वहां जवाब देना है, तो उसका डर दिल के अंदर पैदा हो जाए कि जिंदगी के हर कदम उठाने से पहले ये याद आ जाए कि अल्लाह को जवाब देना है, अल्लाह के पास जिंदगी का हिसाब देना है। अगर ये डर और खौफ दिल में पैदा हो गया तो फिर इंसान हर कदम सोच सोच के उठाएगा, हर कदम संभल संभल के उठाएगा। बहुत बड़े बादशाह गुजरे हैं, महमूद सुबुत्तगी, बहुत बड़े बादशाह, इंसाफ पसंद बादशाह थे। उनका लश्कर एक इलाके में भी बस्ती में गया, उस बस्ती में एक गाय दिखाई दी तो उसको जुबा करके लश्कर के सारे लोगों ने जुबा करके गाय साफ कर दी। वो गाय एक बूढ़ी औरत की थी, वो बूढ़ी औरत सुबह उठ के देखी तो कल रात की गाय सुबह को हड्डियां पड़ी हुई, वो बहुत रोने लगी, पलाने लगी और कहने लगी एक जिंदगी का सहारा था, वो भी किन पता नहीं किन लोगों ने उसको भी मार के खा के साफ कर दिया, अब मेरी जिंदगी कैसे गुजरेगी, वो रोने लगी। तो किसी ने उसको बताया समझाया कि घबराने की बात नहीं अम्मा, हमारे बादशाह बहुत इंसाफ पसंद है, वो बादशाह कल यहाँ से बस्ती के करीब से गुजर रहे, तुम ऐसा करो ये जो करीब में पुल है उस पुल के ऊपर जाके खड़े हो जाना, बादशाह की सवारी आए तो बादशाह से अपना मुद्दा सामने रखना, تو بڑی عمر کی خاتون جا کے کھڑی ہو گئی. بادشاہ کی سواری آئی تو بادشاہ کے گھوڑے کا لگام پکڑ کے اس اما نے کہا کہ بادشاہ سلامت, آپ کا اور میرا ایک مقدمہ ہے. اور پھر اما نے آگے کہا, بتائیے وہ مقدمہ اس پل پہ حل کریں یا پل صراط پہ حل کریں؟ اس پل پہ حل کریں یا پل صراط پہ؟ تو محمود سبکتگی نے کہا, پل صراط پر حل کرنے کی میری طاقت نہیں ہے, میں یہیں حساب دینے کے لیے تیار ہوں. کہ آدمی کے دل میں ڈر پیدا ہو جائے کہ کل اللہ کے سامنے مجھے جواب دینا ہے, حساب دینا ہے. دوسری چیز اللہ جل شانہ نے فرمایا, وَنَحَن نَفْسَ عَنِ الْحَوَا, خواہش سے اپنے آپ کو روک لے. دنیا خواہش کے پورا کرنے کے لیے نہیں بنائی گئی ہے. دنیا کی جو ڈیزائننگ اللہ نے کی ہے یہ ایسی نہیں کی ہے کہ یہاں انسان خواہش پوری کرے. کبھی کبھی گھر کے بچے فٹ بال لے کر گھر کے حال میں شاٹ مارنا شروع کر دیتے, ادھر ایک مارا ادھر ایک مارا, تو اماں عورتیں گھر کی باہر دوڑ کے بھاگ کے آتی ہیں اور آ کے کہتے ہیں کہ بیٹے یہ حال فٹ بال کھیلنے کے لیے نہیں ہے, فٹ بال کھیلنا تو گراؤنڈ میں چلے جاؤ جی. یہاں فٹ بال کی شاٹ مارو گے تو کبھی دریچہ پھوٹے گا, کبھی شوکیس ٹوٹ جائے گا, پتہ نہیں کیا ہوگا, اس لیے فٹ بال کھیلنا تو گراؤنڈ میں چلے جاؤں. ایسے ہی اللہ تعالیٰ فرماتے ہیں کہ خواہش پوری کرنا تو جنت میں آ جاؤں, دنیا میں خواہش پوری نہیں ہو سکتی. اللہ نے دنیا کی ڈیزائننگ ایسی نہیں کی ہے کہ یہاں انسان خواہش پوری کر سکے. خواہش کے پورا کرنے کے لیے چار چیزیں چاہیے, خواہش کو پورا کرنے کے لیے چار چیزیں چاہیے اور اللہ نے دنیا میں نہیں رکھی ہیں. خواہش کو پورا کرنے کے لیے سب سے پہلے جی ایسی زندگی چاہیے جس کے ساتھ موت نہ ہو. خواہش پوری کرنے کے لیے ایسی زندگی چاہیے جس کے ساتھ میں موت نہ ہو. اللہ نے دنیا میں زندگی کے ساتھ میں موت لگا دی ہے. کبھی کبھی ہائی وے پر گاڑی چلاتے ہوئے راستہ کھلا جی خالی راستہ دیکھ کر دل میں ارمان پیدا ہوتا ہے کہ اسپیڈا میٹر کا کانٹا 200 کو ٹچ کر کے دیکھیں گے جی, تو پورے طاقت سے ایکسلیرر دباتا ہے کہ اسپیڈا میٹر کا کانٹا 200 کو ٹچ ہو جائے گی. تو ہو سکتا ہے اسپیڈا میٹر کا کانٹا 200 کو ٹچ کر جائے, لیکن کبھی کبھی ایسا بھی ہو سکتا ہے کہ وہ اسپیڈا میٹر کا کانٹا 200 کو ٹچ کرنے سے پہلے پہلے زندگی کا کانٹا موت کو ٹچ کر جائے گا. تو اللہ جل شانہ نے دنیا میں جی زندگی کے ساتھ میں موت لگا کے رکھی ہے اور خواہش کو پورا کرنے کے لیے ایسی زندگی چاہیے جس کے ساتھ میں موت نہ ہو. دوسرے خواہش کو پورا کرنے کے لیے ایسی جوانی چاہیے جس کے ساتھ میں بڑھاپا نہ ہو. جوانی میں آدمی پتھر کھا کے بھی ہضم کر دیتا ہے, اب بڑھاپے میں نرم چیز کھا کے بھی ہضم کرنا مشکل ہو جاتا ہے. تو اس دنیا میں اللہ تعالیٰ نے جوانی کے ساتھ میں بڑھاپا رکھا ہے, لگا دیا ہے. کیسے آ جاتا ہے بڑھاپا پتہ ہی نہیں چلتا ہے. ذرا پیچھے مڑ کے دیکھو تو ایسے لگتا ہے کہ ابھی تو گھر کے آنگن میں کھیل رہے تھے, ابھی چلنا سیکھ رہے تھے, اس میں جوانی آ گئی, جوانی بھی جا کر بڑھاپا آ گیا, آخر کیسے ہو گیا؟ انسان حیران رہ جاتا ہے جی. ایک عربی کے شاعر نے بڑے اچھے انداز میں کہا, اشاب الصغیر و افنی الکبیر, جوان کو بچے کو جوان کر دیا, جوان کو بوڑھا کر دیا. بچے کو جوان کر دیا, جوان کو بوڑھا کر دیا, کس نے کر دیا؟ تو کہتا ہے, مر الغذا کی و کر الشی, یہ دن رات کا جو ہیر پھیر ہے, یہ دن رات کے ہیر پھیر نے بچے کو جوان کر دیا, جوان کو بوڑھا کر دیا. تو دنیا میں اللہ جل شانہ نے جوانی کے ساتھ میں بڑھاپا لگایا ہے. جوانی میں خواہش پوری ہوگی لیکن بڑھاپے میں نہیں ہو سکتی. اور پھر اللہ نے دنیا کے اندر صحت کے ساتھ میں بیماری لگائی ہے. دو نوالے زیادہ کھا لیتا ہے, یا ذرا زیادہ پیٹ بھر کے آؤٹ آف کنٹرول ہو کے آدمی کھا لیتا ہے تو پھر یہ بیمار پڑ جاتا ہے. اب بیمار پڑ گیا, ڈاکٹر صاحب کے پاس جائے گا تو ڈاکٹر صاحب کہیں گے دو دن تک کھانا نہیں کھانا, یہ دو نوالے زیادہ کھایا تو دو دن تک کھانا بند ہو گیا. یہ دنیا میں اللہ نے صحت کے ساتھ میں بیماری لگا کے رکھی ہے. اور دنیا میں اللہ جل شانہ ہو رہے خوشیوں کے ساتھ میں غم لگا دیا ہے. یہاں خوشیاں بھی ہیں غم بھی ہیں, خوشی غم ایک ساتھ چلتے رہتے ہیں. صبح کو خوش رہے گا تو شام کو غمگین ہو جائے گا. ہمارے یہاں گھروں میں ہم دیکھتے ہیں یہ بچے بہت زیادہ ہنسنے لگتے ہیں تو مائیں اور عورتیں کہتے ہیں بچوں کو زیادہ مت ہنساؤ, زیادہ ہنسیں گے تو پھر روئیں گے. یہ ہنسنے والا پھر روتا ہے. تو دنیا میں اللہ کا یہ نظام ہے کہ خوشی اور غم اللہ دل نشانوں نے لگایا. خواہش کو پورا کرنے کے لیے ایسی زندگی چاہیے جس کے ساتھ میں موت نہ ہو. خواہش کو پورا کرنے کے لیے ایسی جوانی چاہیے جس کے ساتھ میں بڑھاپا نہ ہو. خواہش کو پورا کرنے کے لیے ایسی صحت چاہیے جس کے ساتھ میں بیماری نہ ہو. اور خواہش کو پورا کرنے کے لیے ایسی خوشیاں چاہیے جن کے ساتھ میں غم نہ ہو. اور دنیا میں اللہ نے یہ سب لگا دیا ہے, اس وجہ سے یہاں خواہش پوری نہیں ہو سکتی. یہ خواہش کسے کہتے ہیں؟ اندر سے ابلنے والی چیز. نفس میں خواہشیں اندر سے ابلتی رہتی ہیں, ایک کے پیچھے ایک کے پیچھے ایک پیدا ہوتی رہتی ہیں. جی ہم دنیا میں ہم دیکھتے ہیں جی دعوتوں میں جاتے ہیں تو ماشاءاللہ بریانی جی بہترین بریانی سامنے آئی تو ذرا اچھی ہو مزیدار ہو تو آپ کی دو نوالے زیادہ کھا لیتے ہیں. اب زیادہ کھا لیا تو جگہ ذرا کم ہوئی نا, سپیس خالی نہیں ہے, اب سپیس جو ہے بھر گیا. لیکن بریانی ختم ہونے سے پہلے میٹھا تلاش کرنا شروع کر دیتا ہوں. دستر پر میٹھا نہیں آیا تو اشارہ کر کے بولتے یہاں دستر پر میٹھا نہیں ہے. ایک آدمی بہت دبا کے کھا لیا, بازو والا دیکھ رہا تھا یہ, اس نے پھر میٹھے کا آواز دی تو اس نے اشارہ کر کے پوچھا اتنا کھایا ہے سانس لینے کی جگہ نہیں, میٹھا کیسے کھائے گا؟ تو اس نے کہا میٹھا تو کنڈکٹر ہے کچھ جگہ بنا کے چلا جائے گا. تو بریانی کے بعد میٹھا یاد آ جاتا ہے, میٹھا کھانے کے بعد پھر ٹھنڈا یاد آ جاتا ہے, اور ٹھنڈا کھانے کے بعد پھر پان یاد آ جاتا ہے. کہ اسے کہتے ہیں خواہش کا پیدا ہونا. یہ کھانے کے بعد اب یہ نہیں کہتا کہ بہت کھا لیا اب اور کھانے کی گنجائش نہیں, بلکہ یہ کہتا کہ اور لاؤ اور لاؤ. حضرت رسول اللہ صلی اللہ علیہ وسلم نے مثال دے کے سمجھایا. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا لوکان لبنی آدم وادین من ذہب لطبا آخر. آدم کے بیٹے کو اگر ایک سونے کا جنگل دے دو, سونے کا جنگل, سونے کا جنگل 30-40 کی سیر ہوتی ہے. ارے جنگل بولے تو 30-40 کی سیر ہے جی, وہ تو میلوں پر پھیلا ہوا ہوتا ہے, سینکڑوں ہزاروں میلوں پر پھیلا ہوا. اللہ کے رسول فرماتے ہیں اگر کسی آدمی کو سونے کا جنگل دے دو کہ وہاں کی مٹی سونے کی, وہاں کے درخت کی جڑ سونے کی, تنا سونے کا, ڈالی سونے کی, پتا سونے کا, پھول سونے کا, پھل سونے, سب سونا ہی سونا, اتنا سارا مل گیا تو کوئی اللہ کا بندہ اللہ کے دیے پر شکریہ ادا کر کے یہ کہے گا پروردگار اتنا مجھے دے دیا مجھے اور کیا چاہیے؟ وہ یہ کہے گا؟ حدیث میں آتا وہ یہ نہیں کہے گا, وہ کہے گا پروردگار ایک ہی تو دیا ہے اور ایک دیتے ہیں. سونے کا جنگل بھی دے دو تو وہ کہے گا اور ایک دے دوں. اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ آخر اس کا جی کب بھرے گا؟ ایک منہ یہ ہے جسم کا منہ, ایک ہے ہوس کا منہ خواہش کا منہ. جی یہ منہ جو جسم کا اس میں ایک لڈو ڈالو تو بھر جائے گا, وہ جو ہوس کا منہ ہے خواہش کا منہ اس میں جنگل ڈالو تو بھی نہیں بھرے گا. آخر کیسے بھرے گا؟ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا لا يملأ فاه إلا التراب, کہ آدم کے بیٹے کا منہ سوائے قبر کی مٹی کے اور کوئی نہیں بھر سکتا ہے. اس لیے دنیا خواہش کے پورا کرنے کی جگہ نہیں ہے. اگر یہ انسان سمجھ لے اور یہ ایک اللہ کے سامنے کل کھڑنا ہے اس کا ڈر دل میں پیدا کر لے, اور دوسرا خواہش سے اپنے آپ کو روک لے تو سیدھے جنت میں چلا جائے گا. تو دو ہی کام کرنے ہیں, لیکن یہ دو کام بھی سیکھنا پڑے گا کرنے کے لیے. آج کل ٹو ویلر چلانا بہت آسان ہے, چاہے جی سیدھے ہاتھ میں ایکسیلیٹر, بائیں ہاتھ میں بریک پڑتا ہے. راستہ خالی ہے تو ایکسیلیٹر دباؤ, بیچ میں کوئی آگے آ تو بریک دباؤں گی. زندگی میں کبھی گاڑی نہیں چلایا تھا, اس کو ہم نے ٹو ویلر کی سیٹ پر بٹھا کے کہا بھائی ذرا روڈ خالی ہے جی ذرا ایک راؤنڈ مار کے آ جاؤں, हमने उसको बिठा के रुख्सत किया तो वो रोन मार के वापस आएगा या वहीं से अस्पताल चला जाएगा? वहीं से अस्पताल जाएगा, क्योंकि टू व्हीलर चलाना भी सीखना पड़ता है, एक्सलेटर दबाना, ब्रेक दबाना, वो भी सीखना पड़ता है। ऐसे जिंदगी की गाड़ी में नेकियों का एक्सलेटर दबाओ और गुनाह सामने आ जाए तो ब्रेक दबाओ, इसको भी सीखना पड़ेगा। और इसके सीखने के लिए कहते हैं चार चार महीने अल्लाह के रास्ते में लगाकर जिंदगी की गाड़ी चलाना भी सीखो। अगर एक बार चार महीने लगाकर जिंदगी की गाड़ी चलाना सीखोगे तो फिर इंशाल्लाह नेकियों के रास्ते पर एक्सीलेटर दबाना और गुनाह सामने आ जाए तो ब्रेक दबाना आसान हो जाएगा। उसके लिए चार चार महीने अल्लाह के रास्ते में लगाना है, लगाएंगे इंशाल्लाह। कौन कौन लगाएंगे भाई? सब लगाएंगे इंशाल्लाह। अल्लाह बरकत अता करना, अल्लाह सबको कबूल करना। माशाल्लाह भी निकाह होने वाले हैं, चंद नौशा जिनका निकाह होने वाला है वो नौशा माशाल्लाह यहाँ स्टेज पर बैठे हुए हैं, बहुत सारे पुराने नौशा मजमे में बैठे हुए हैं, बहुत सारे नौजवान जिनका निकाह अभी चंद सालों में आगे पीछे होने वाला है वो उम्मीदवार नौशा भी सामने बैठे हुए हैं। तो यहाँ जी एक तो ताजे नौशा, पुराने नौशा, आने वाले नौशा सब मजमे में भरे हुए हैं, तो मतलब ये कि पूरी मजलिस ही नौशाओं की मजलिस है माशाल्लाह। निकाह एक इंसानी जरूरत है, निकाह इंसान की जरूरत है, निकाह के बगैर मर्द अधूरा होता है, निकाह के बगैर औरत अधूरी होती है। अल्लाह ने हजरत आदम अलैहिस्सलाम को अपनी कुदरत से पैदा किया और पैदा करके जन्नत में ठहराया। हजरत आदम जन्नत में अकेलापन महसूस करने लगे तो फिर अल्लाह ने हजरत आदम की बाईं मछली से हजरत हव्वा को बनाया, फिर दोनों को जन्नत में ठहराया, तो अब हजरत आदम को जन्नत भी जन्नत लगने लगी। तो मतलब हजरत हव्वा के बगैर हजरत आदम को जन्नत में अकेलापन महसूस हो रहा है। तो मर्द औरत के बगैर अधूरा होता है, औरत मर्द के बगैर अधूरी होती है। जिंदगी की एक जरूरत है निकाह, ऐसे ही निकाह एक मामला है, लेन देन है। निकाह की निस्बत पर जब लेन देन की बात की जाती है, लेन देन का लफ्ज बोला जाता है, तो लोगों के जहन में जोड़े जहेज का लेन देन आता है कि जोड़े जहेज का लेन देन इसकी गुंजाइश इजाजत नहीं है। الرجال قوامون على النساء, अल्लाह ने मर्द को ऊपर का हाथ बनाया है, नीचे का मंगता हाथ नहीं बनाया है। अल्लाह जल्ले शानों ने मर्द को ऊपर का हाथ बनाया, देने वाला हाथ है, लेने वाला हाथ नहीं। आने वाली अगर अपने साथ में डिनर सेट लेके नहीं आएगी तो मतलब हमारे घर में पत्ते में खाना खाते थे, घर वाली बर्तन नहीं लाई तो हमारे घर में बर्तन नहीं थे, नहीं। अल्लाह ने दिया है तो अल्लाह ने मर्दों को ऊपर का हाथ बनाया है, नीचे का हाथ नहीं बनना चाहिए। सवाल नहीं करना, मांगना नहीं है जी। लड़की के जिम्मे, लड़की वालों के जिम्मे कोई खर्च निकाह में नहीं है, लड़के वालों के जिम्मे हैं दो खर्च, मेहर देना, वलीमा करना। ये दो खर्च लड़के वालों के जिम्मे है, लड़की वालों के जिम्मे नहीं है। क्यों? इसलिए कि एक अपने नूरे नजर को, अपने लखते जिगर को, अपने आंखों की ठंडक को 18 साल 20 साल बाल घोस कर बड़ी करके उसको नूरे नजर बनाकर दिल का टुकड़ा बनाकर जिसको अपने दिल से सीने से लगा के रखे थे अपना नूरे नजर दे रहे हैं, अपना लखते जिगर दे रहे हैं और अपने दिल का टुकड़ा दे रहे हैं, इससे बढ़ के और क्या देखें। इसलिए लड़के वाल लड़की वालों पर कोई खर्च नहीं है, लड़के वालों पर ये खर्च है मेहर देना। मेहर लड़का देता है, लड़की अपने आप को लड़के के हवाले करती है, इस वजह से निकाह को मामला लेन देन कहते हैं। ऐसे ही निकाह की इबादत भी है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बल्कि तमाम नबियों की सुन्नत है। निकाह एक जरूरत है, इंसान बहुत सारी जरूरतें पूरी करता है, बहुत सारे मामले लेन देन करता है। सुबह सुबह उठे घर में जी, चाय का तकाजा है, कॉफी पीने की आदत है, दूध पीने की आदत है, घर में दूध नहीं है तो क्या करेंगे? दौड़ के जाएंगे, दूध लेके आएंगे, चाय बना के पी लेंगे, कॉफी बना के पी लेंगे जी। अब कभी आपने जिंदगी में ऐसा देखा कि आदमी दूध लेने के लिए बाहर निकला और साथ में बैंड बाजे वाले भी हैं? दूध लेने के लिए बाहर गया और पूरा रास्ता लाइटिंग कर दिया गया, ऐसा नहीं होता। खामोशी से जाता है, आदमी दूध खरीद के लाता है, मामला हो गया, घर में ला के चाय कॉफी बना के पी ली, जरूरत पूरी हो गई। तो जैसे ये जरूरत पूरी करते हैं वैसे निकाह की भी एक जरूरत है, वो भी एक मामला है, उसे खामोशी से करना है। हाँ, अलबत्ता अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इतनी ताकीद फरमाई, फरमा आलिनुन निकाह, निकाह का ऐलान करो, रिश्तेदारों को पास पड़ोस वालों को बताओ कि फलां बच्ची का फलां बच्चे से निकाह हो रहा है। क्यों? आप तसव्वुर करें, किसी शरीफ घराने के सामने एक नौजवान रात के 10:30-11 बजे खड़ा हुआ है, पड़ोस वालों को नहीं मालूम ये कौन नौजवान है, वो दरवाजा खिटखिटा रहा है, पड़ोसी ने देखा, उसके दिल में शक पैदा होगा, ये शरीफ घराना, यहाँ जवान बच्ची रहती है, इस नौजवान का इस घर में क्या काम, उसके दिल में शक पैदा होगा, वो तोहमत लगाएगा। इसलिए अल्लाह के रसूल ने फरमा आदिनुन निकाह, निकाह का ऐलान करो ताकि रिश्तेदारों को पास पड़ोस वालों को पता चले कि फलां बच्ची का फलां बच्चे से निकाह हो गया। तो अब कभी नौजवान घर में आ रहा है तुमको मालूम ही इस घर का दामाद है, तो इसलिए उनको शको शुबा नहीं पैदा होगा। हाँ, निकाह को सादगी से करना चाहिए। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आदम निकाह ही बरकतन अयसरहु मऊना, बाबरकत निकाह वो होता है जिसमें निकाह के नाम पर कम से कम पैसा खर्च होता है। निकाह के नाम पर कम से कम पैसा खर्च हो तो वो निकाह बरकत वाला होता है। बरकत किसे कहते हैं? एक खाने की बरकत है, दो आदमियों का खाना 10 आदमियों ने पेट भर के खा लिया तो क्या बोलेंगे? खाने में बरकत होगी। एक मामूली सा 20-25 रुपए का कपड़ा 4-5 साल काम आ जाए तो लोग कहते हैं बड़ा बरकती कपड़ा है। एक छोटा सा घर, मियां बीवी रहते थे, उनके 4-5 बच्चे हुए, वो बच्चे माशाल्लाह पढ़ लिख के बड़े हुए, उसी घर में उन बच्चों की शादियां हुई, फिर शादियों के बाद उनके बच्चे उसी घर में हो गए, छोटे घर में सारी कार्रवाइयां हो जाए तो लोग कहते हैं बड़ा बरकती घर है। तो घर की बरकत अलग होती है, कपड़े की बरकत अलग होती है और खाने की बरकत अलग होती है, ऐसे ही निकाह की बरकत अलग है। निकाह की बरकत है दो दिलों का मिलना, दो दिल मिलेंगे तो एक जोड़ा बनेगा, वो जोड़ा फिर एक छोटा सा खानदान बनेगा, फिर वो खानदान एक कबीला बनेगा, फिर वो कबीला एक आजादी बन जाएगा। बेंगलोर शहर के अतराफ छोटे छोटे करिए हैं, आप वहां जाए कहीं भी करिए देहातों में जाए, जाकर मालूम करें तो देखें सारा गांव एक दूसरे का रिश्तेदार है, ये चचा का बेटा, वो ताया का बेटा, ये फूफू का बेटा, वो मामू का बेटा, सारे एक दूसरे के रिश्तेदार हैं। क्या हुआ? एक छोटा सा कुंभा वो एक कबीला एक आबादी के अंदर तब्दील हो गया। कुंभा और कबीला कब बनेगा? जब जोड़ा बने, और जोड़ा कब बनेगा? जब दिल मिलेंगे, दिल नहीं मिलेंगे तो जोड़ा नहीं बनेगा, जोड़ा ही नहीं बना तो खानदान और कुंभा कैसे बनेगा? दिल मिलाने की ताकत, दिल मिलाने की ताकत न मेरे पास है न आपके पास है, न जिनको हम शादियों में मन्नत समाजत करके बुलाते हैं उनके पास है, किसी के पास नहीं है। दिल मिलाने की ताकत सिर्फ और सिर्फ अल्लाह के पास है। अल्लाह जल्ले शानहू दिल मिलाने की ताकत रखते हैं। हदीस पाक में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया कुल्लुहुल इबादी बैन इस्माइल रहमान, तमाम बंदों के दिल रहमान की दो उंगलियों के बीच में है, जो तल्ली बुहा कई पेशा, वो जिधर चाहता है उधर मोड़ देता है। अगर निकाह के मौके पर अल्लाह को खुश किया, रसूलुल्लाह को खुश किया, अल्लाह मोहब्बत की तरफ मोड़ देंगे, और अगर अल्लाह रसूल को नाराज किया तो अल्लाह ताला नफरतों की तरफ मोड़ देंगे। निकाह होगा, करोड़ों रुपए खर्च करके निकाह करेंगे लोग, लेकिन सुबह होते ही लड़की कहेगी मैं इसकी सूरत देखने भी तैयार नहीं, लड़का कहेगा मैं इसके साथ 1 सेकंड भी रहने तैयार नहीं। हजारों लाखों रुपए करोड़ों रुपए खर्च करके निकाह किए लेकिन दिलों में नफरत आ गई। क्यों? अल्लाह को नाराज करके किया, अल्लाह ने दिलों में नफरत डाल दी। اس لیے نکاح لوگوں کو خوش کرنے کا موقع نہیں ہے، نکاح اللہ اور اس کے رسول کو خوش کرنے کا موقع ہے کہ نکاح میں ہم اللہ رسول کو خوش کریں گے، اللہ دلوں میں محبت ڈالیں گے، اور دلوں میں محبت ڈالیں گے تو پھر جوڑا بنے گا، وہ جوڑا خاندان بنے گا۔ ابھی شادیاں ہوں گی، یہ نوشاں بھی سامنے آپ کے بیٹھ کے کہیں گے میں نے قبول کیا الحمدللہ، یہ لڑکا جو میں نے قبول کیا الحمدللہ کہتا ہے، اس پر لڑکی اپنے ماں باپ کو، اپنے گھر خاندان کو، اپنے بھائی بہنوں کو، رشتہ داروں کو، سب کو چھوڑ کر ایک لڑکے کے حوالے ہو جاتی ہے، پوری زندگی اس کے ساتھ میں گزارتی ہے، اس کو سمجھا کے بھیجا جاتا ہے، مشرقی تہذیب میں سمجھا کے بھیجا جاتا ہے کہ تو ایسے سیدھے گئی ہے، سیدھے واپس نہیں آئے گی، آ رہی جی واپس آئے گی، مطلب جنازہ ہی طرح باہر نکلے گا، تو یہاں سے زندگی واپس، یعنی مطلب پوری زندگی یہیں گزارے گی، یہی تیری زندگی گزرنا ہے۔ تو یہ مشرقی تہذیب ہوتی ہے کہ جہاں اور پورے طور سے مرد کے حوالے ہو جاتی ہے۔ ہماری ذمہ داری ہے کہ ہم اس دیوانی زندگی کو، یہ جو شادی شدہ زندگی ہے، جن کی ہو گئی ان کی، جن کی اب ہو رہی ہے ان کو، اور جن کی آگے ہونے والی ہے، ہم سب کو سمجھنے کی ضرورت ہے کہ اس دیوانی زندگی کو تین اصولوں کے ساتھ میں گزارنا چاہیے۔ پہلا اصول ہے جس سے نکاح کیا اس سے محبت کرنا، نکاح کسی سے محبت کسی سے یہ نہیں ہے، صحیح ایسا نہیں کر سکتے، جس سے نکاح کیا اس سے محبت کرنا۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے اپنی ازواج مطہرات سے محبت کی، رسول اللہ صلی اللہ علیہ وسلم گھر میں تشریف لائے، اما جان عائشہ پانی پی رہی تھی، رسول اللہ نے کہا مجھے بھی تھوڑا سا پانی دے دو، اما جان عائشہ نے سوچا برتن دھو کر تازہ پانی لے کے آؤں، رسول اللہ نے فرمانی وہی برتن لاؤ، اما جان عائشہ برتن لے کے آئی تو حضور پاک صلی اللہ علیہ وسلم نے جدھر سے اما جان عائشہ نے پیا تھا ادھر کو گھما کر وہی ہوت لگا کر رسول اللہ نے اما جان عائشہ کا جھوٹا پی کر یہ بتایا کہ محبت بیوی سے کرنا چاہیے، کسی اور کا جھوٹا پی کر اس سے اظہار محبت نہیں، جی بیوی کا جھوٹا پی کر اس سے اظہار محبت کرنا چاہیے، جس سے نکاح کیا اس سے محبت کرنا پہلا اصول۔ دوسرا اصول نرمی کا برتاؤ، کہ نرم برتاؤ، رسول اللہ صلی اللہ علیہ وسلم فرما عورت کو اللہ نے تیڑھی پسلی سے پیدا کیا ہے، ان اعلیٰ ہن آوج ہن، سب سے اوپر کی سب سے زیادہ تیڑھی ہے، سب سے اوپر کی سب سے تیڑھی پسلی سے اللہ نے عورت کو پیدا کیا، اللہ کے رسول نے فرمایا کہیں جہاں تک تقیمہ ہو کسر کرو، اگر سیدھا کرنے کی کوشش کرو گے تو ٹوٹ جائے گی، تم کون سے سیدھے ہو کے اسے سیدھا کرنے کی کوشش کر رہے ہو، تو کیا کرو؟ اللہ کے رسول نے فرمایا ان استمتا تبھی استمتا تبھی وبھی وجن، اس کے ٹیڑھے پن کے ساتھ تم فائدہ اٹھا سکتے ہو، کیا کرو؟ فلیکسیبل بنو، نرم بنو، نرم بن کر زندگی گزارو، زندگی اس دیوالی زندگی خوشگوار بنے گی، جنت نشان بنے گی۔ اور تیسرا اصول کرنا معاف کرنا، غلطی کس سے نہیں ہوتی ہے، بھول چوک ہر ایک سے ہو جاتی ہے، بھول اور غلطی ہماری بیوی سے بھی ہو سکتی ہے، نمک ڈال میں بھول گئی، مرچ زری زیادہ پڑ گئی، بھول چوک ہو سکتی ہے، نمک جو ہے سالن میں نہیں ہے تو سالن کا برتن اٹھا کے دیوار پہ مار دیا، جی تھوڑی سی کمی بیشی ہو گئی تو اس پر گالی گلوچ شروع کر دیا، تو ایسی تمہارا اماں بابا ایسے تمہارا خاندان ایسا ہے، اب وہ بچی سوچنے لگتی ہے غلطی مجھ سے ہوئی، میرے ماں باپ نے کیا کیا، میرے خاندان نے کیا کیا، اس لیے بھول چوک ہو جائے تو معاف کرنا، یہ اس دیوانی زندگی کے تین اصول ہیں، محبت کرنا، نرمی کا برتاؤ کرنا، اور غلطی ہو جائے تو معاف کرنا۔ ان تین اصولوں کے ساتھ میں زندگی گزرے گی تو انشاءاللہ ہماری زندگی جنت نشاں بنے گی، گزاریں گے انشاءاللہ، سادہ سیدھا نکاح کریں گے انشاءاللہ، سادگی کے ساتھ میں نکاح کریں گے انشاءاللہ، جن کے ہو گئے وہ بھی کریں گے، ماشاءاللہ۔ ان نوجوانوں نے دیکھو یہاں تخت پر جو نوجوان بیٹھے ہوئے ہیں، ان نوجوانوں نے سوچا کہ ہم سادہ نکاح کریں گے، ان کے دل میں بھی ارمان رہا ہوگا کہ ہم بھی بڑا اونچا نکاح کرتے، ذرا ہماری بھی شادی میں دھوم دھماکہ ہوتا، نغمے ہوتے، لائٹنگ ہوتی، پتہ نہیں کیا کیا ہوتا، ان کے دل میں بھی ارمان رہے ہوں گے، لیکن انہوں نے فیصلہ کیا نہیں، ہم اجتماع میں نکاح کر لیں گے، سادہ نکاح کر لیں گے، انہوں نے اپنی خواہش کو قربان کر دیا۔ اللہ نے کہا تمہارا نکاح سادہ نہیں ہوگا، तुम्हारा निकाह तो धूम से होगा। किसी के निकाह में इतना बड़ा शामियाना लगता है? अरे जरा पीछे देख के बोलो, इतना बड़ा शामियाना किसी के निकाह में लगता है? इनके निकाह में माशाल्लाह इतना बड़ा शामियाना लगा है। निकाह में आमतौर से निकाह के टाइम पर 12 आदमी आते हैं और दावत में 1500 जी। यहाँ माशाल्लाह हजारों आदमी बैठे हुए निकाह में और दावत में कोई आने वाला नहीं। तो इन्होंने कहा सादा करेंगे, अल्लाह ने कहा तुम्हारा सादा नहीं होगा, तुम्हारा धूम से होगा। ये अल्लाह की शान है। अल्लाह के लिए जो अपनी ख्वाहिश कुर्बान करता है, अल्लाह ताला उसे ख्वाहिश से बढ़ के अता फरमाते हैं। इसलिए हम भी नियत करें कि इंशाल्लाह सादगी से निकाह करेंगे, हमारे हो गए तो बच्चों के करेंगे इंशाल्लाह।